हेलो फ्रेन्ड, नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 107.5 मेगाहर्ज, र यसै गरी विदेशमा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बलाउज। र कार्यक्रम बलाउजको साथमा तपाईँसँगै बसेर मिठा मिठा कुराकानी गर्न अनि कार्यक्रम बलाउज मार्फत र माइला रमाइला गीतहरू बजाउन आज पनि अन एयरमा म सुजा आइसकेकी छु। र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि मलाई कन्ट्रोल रुमबाट हेल्प गरिरहनु भएको छ हाम्रो राज दाइले। हजुर साथीहरू, कार्यक्रम बालावास मार्फत मैले तपाईँलाई नै रमाइला रमाइला गीतहरू बजाउनेछु अनि त्यसपछि इन्फर्मेसनका कुराहरू दिनेछु। र साथीहरू, आज पनि मैले हाम्रो स्टुडियोमा एकजना सानी बहिनीलाई लिएर आएकी छु। त्यसैले बहिनी कहाँबाट आएकी हुन्, बहिनी कस्ती छिन्, बहिनी कति क्लासमा पढ्छिन् भनेर जान्नको लागि तपाईँले मलाई एकैछिन वेट गर्नुपर्ने हुन्छ। त्यसैले साथीहरू, आज पनि हाम्रो प्यारी बहिनीसँग म मिठा मिठा कुराकानी गर्नेछु, त्यसैले तपाईँ पनि हामीलाई साथ दिनुहोस् है भन्न चाहन्छु। र साथीहरू, कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनौ, त्यसपछि हाम्रो बहिनीसँग कुराकानी गर्न म डेफिनेटली आउने नै छु। सुनिराख्नु भएको छ रेडियो अर्पण 107.5 मेगाहर्जमा आइरहेको छ कार्यक्रम बलाउज। र मैले अघि नै पनि हाम्रो श्रोताहरूलाई जानकारी गराइसकेँ कि मैले एउटा सानो बहिनीलाई हाम्रो स्टुडियोमा लिएर आएकी छु। त्यसैले तपाईँले वेट गर्नुभयो हाम्रो बहिनी कहाँबाट आएकी हुन्, कति क्लासमा पढ्छिन्, यस्तै यस्तै कुरा जान्नको लागि वेट गर्नुभयो, यसको लागि थ्याङ्क यू सो मच। र आउनुहोस् हाम्रो बहिनीसँग कुराकानी गरौँ है त। हाई हाई, हाउ आर यु? आई एम फाइन एन्ड यु? आइएम फाइन। बहिनी, हजुर, अब मबाट भन्दा पनि तिमीबाटै भन्दैन त हाम्रो सम्पूर्ण श्रोताहरूलाई तिम्रो नाम। मेरो नाम प्रकृति गौतम हो। अनि कहाँबाट आएको नि? म वृन्दनगरबाट आएको। वृन्दनगरबाट? हजुर। अनि कति क्लास पढ्छौ नि प्रकृति? म 3 क्लासमा पढ्छु। 3 क्लासमा? हजुर। ओके, अनि कुन बोर्डिङमा पढ्छौ नि? म साकुरा एकाडेमीमा पढ्छु। साकुरा एकाडेमीमा? हजुर। प्रकृति? हजुर। कति क्लासमा पढ्छौ रे तिमी? म 3 क्लासमा पढ्छु। 3 क्लासमा पढ्छौ है। अनि हाम्रो प्रकृति 2 3 क्लासमा जाँदाखेरि कुन पोजिसन पायौ तिमीले? बोर्ड फर्स्ट। ओ माई गॉड, बोर्ड फर्स्ट! ओहो, कस्तो प्रकृति, कस्तो ट्यालेन्ट रहेछ है। होइन प्रकृति, ट्यालेन्ट छ नि है। अनि प्रकृति, हजुर, अब तिमी भर्खर भर्खर स्कुल स्टार्ट भएछ भन्दा पनि अब आज जेठ 2 गते भनेपछि अहिलेसम्मको पढाइ कस्तो चलिरहेको छ? अहिलेसम्मको राम्रो राम्रो चलिरहेको छ नि है। ट्यालेन्ट छ हाम्रो प्रकृति, होइन? अनि अहिलेसम्मको सबभन्दा बेस्ट सब्जेक्ट चाहिँ कुन नि प्रकृतिको? मेरो म्याथ। म्याथ? हजुर। अनि कहिलेकाहीँ यस्तो हुन्छ नि मलाई त अलिक यो सब्जेक्ट चाहिँ अलिक गाह्रो लाग्छ है भन् जस्तो हुन्छ नि, त्यो सब्जेक्ट चाहिँ कुन नि? साइन्स। साइन्स गाह्रो लाग्छ? हजुर। ओके, किन गाह्रो लाग्छ नि साइन्स? किन गाह्रो लाग्छ? धेरै पढ्नुपर्ने हुन्छ त्यही भएर, होइन? हजुर। ओके, प्रकृति? हजुर। अनि अब तिमीले स्कुल टपर स्टुडेन्ट होइन, कस्तो रमाइलो लाग्छ होला नि होइन? स्कुल आफू स्कुल टपर हुँदाखेरि सबैले जित्दाखेरि आफू ट्यालेन्ट हुँदाखेरि कस्तो लाग्दो रहेछ? रमाइलो लाग्दो रहेछ? रमाइलो लाग्छ एकदम। ओके, अनि प्रकृति, हजुर, हाम्रो सम्पूर्ण लिसनर्सलाई भनिदियो कि हाम्रो प्रकृतिले कुन कुन सब्जेक्ट पढ्नुपर्ने हुन्छ स्कुलमा? नेपाली, अनि प्यारागन, म्याथ, हजुर, अनि सोसल, मोरल, साइन्स। ओके, त्यति नै हो? हो। प्रकृति, हजुर, कुन सरले अरू म्यामले पढाउँदा चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्छ नि? मलाई सर मनोज सर, म्याम निरु मिस। ओके, इन्ट्रेस्टिङ लाग्छ? हजुर। किन नि? राम्रोसँग पढाउनुहुन्छ। राम्रोसँग पढाउनुहुन्छ है? राम्रोसँग पढायो भने त कस्तो मनपर्छ नि होइन सर म्यामहरू? हो। अनि कोही सरले यसो हल्ला गऱ्यो भने पिट्नुहुन्छ कि पिट्नु हुँदैन? मलाई? हजुर, पिट्नुहुन्छ। पिट्नुहुन्छ? अनि यस्तो ट्यालेन्ट मान्छे भएर पनि कहिले काहीँ हल्ला गर्ने हो त? हल्ला त गर्दिनँ, कहिले काहीँ पिट्नुहुन्छ क्या? कहिले काहीँ यस्तो मिस्टेक त भइहाल्छ नि होइन? ओके, प्रकृति, हजुर, बेस्ट फ्रेन्डको नाम के नि? सभ्यता सेडाई। किन मनपर्छ नि सभ्यता? मेरो मिल्ने साथी भएर। मेरो मिल्ने साथी भएर? अनि आफ्नो मिल्ने साथी त कस्तो माया लाग्छ है मिल्ने साथीको, त्यही भएर मन परेको हो। ओके, अनि प्रकृति कति क्लासमा हल्ला गर्छौ? म हल्ला गर्दिनँ। हल्ला गर्दैनौ, डिसिप्लिन छ है हाम्रो प्रकृति त। अब फर्स्ट गर्ल भएपछि त यसै डिसिप्लिन भएर बस्नु पर्यो नि, होइन र? ओके, अनि प्रकृति, हजुर, क्लासमा मोनिटर छ कि छैन? छ। मोनिटर चाहिँ को नि? अब सर म्यामले पनि फर्स्ट गर्ल हो, नजानेको कुरा सबै सिकाइदिन्छ अरू स्टुडेन्टहरूलाई, अनि हल्ला गऱ्यो भने पनि मजाले ठिक पारिदिन्छ प्रकृतिले भनेर हो क्या प्रकृतिलाई मोनिटर राख्नुभएको हो। अनि कहिले काहीँ कतिको साथीहरूलाई यसो हल्ला गऱ्यो भने अनि तिमीलाई इनकेस साथीहरूले भनेको मानेन भने टेरेन भने सरहरूलाई कम्प्लेन गरिदिन्छौ? पिट्छौ? के भनेर कम्प्लेन गरिदिन्छौ सरलाई? सरले गिजाउँछ जतिखेर नि भनेर। हो, गिजाउँछ प्रकृतिलाई? के भनेर गिजाउँछ साथीहरूले? यस्तो नि मोनिटर भारे भनेर भन्छ। ओ माई गॉड, यस्तो नि मोनिटर भएको नि? म फर्स्ट गर्ल हो नि, म फर्स्ट गर्ल हो भनिदेऊ न, यस्तो नि मोनिटर भएको भन्दाखेरि है अबदेखि म फर्स्ट गर्ल हो नि तिमीहरूले मलाई के सोचेको भनिदेऊ। हुन्छ हुन्छ हस्। ओके, अनि प्रकृतिको हबी भन न, के भन्ने के बन्ने विचार छ भोलि पर्सि गएर? म डाक्टर। ओ माई गॉड, डाक्टर बन्ने विचार छ प्रकृतिको? अनि मम्मी बाबाले छोरी तिमी डक्टर बन्नुपर्छ भनेर भन्नुभएको कि आफै म यस्तो बन्छु फ्युचरमा गएर म डक्टर बन्ने हो, सबैको सेवा गर्ने हो, सबै बिरामीहरूलाई चेकअप गर्ने हो भनेर आफै जानेर भनेको कि मम्मी बाबाले सिकाएर भनेको? आफै जानेर भनेको? हजुर। ओके ओके, भोलि पर्सि गएर डक्टर बन्नुपर्छ हस्? हस्। दिदी म डक्टर बने नि भन्नुपर्छ, हुन्छ? हुन्छ। ओके, अनि हाम्रो प्रकृतिलाई के गर्न मनपर्छ नि? मलाई गीत गाउन। गीत गाउन मनपर्छ? हजुर। ओके, भनेपछि हाम्रो अनियरको कोठा एकदमै रमाइलो हुने भयो, हाम्रो प्रकृतिले मिठो गीत गाएर सुनाउँछ, हुन्छ? हुन्छ। के गीत गाउँछौ आज? म नाइना भन्नेला। ओके, स्टार्ट गर है त। रेडी, 1 2 3 गो। फेरी फेरी फेरी नाइना भन्नेला, फेरी फेरी फेरी नाइना भन्नेला। त्यति मात्रै गाउने प्रकृति? हजुर। त्यति मात्रै गाउँछौ? के अझै आउँछ जस्तो लाग्यो हाम्रो प्रकृतिलाई? त अरू पनि गीत गाउन आउँछ जस्तो लाग्यो मलाई। आउँछ आउँछ। ओके, आउँछ भने फेरि एउटा गीत गाइदिनु नि त, मिठो गीत। ए आँखामा तिमी छौ, यो मनमा तिमी छौ, देखाउन पो त गाह्रो, देखाउन पो त गाह्रो, जीवनमा तिमी छौ, होइन? कस्तो राम्रो गीत गाउँदो रहेछ प्रकृति। कहिले काहीँ स्कुलहरूमा पार्ट लिन्छौ कम्पिटिसनमा, सिङ्गिङ कम्पिटिसनमा? लिन्छु। अनि के भयो त? म थर्ड भएँ। ओ माई गॉड, थर्ड भयो? हजुर। अनि थर्ड हुँदाखेरि चाहिँ कुन गीत गाएको थियो हाम्रो प्रकृतिले? राम्री पनि बाँकी छु, राम्री पनि बाँकी छु भन्ने गीत गाएको हो। ओके, हुन्छ है त प्रकृति। यो राम्री पनि बाँकी छु भन्ने गीत चाहिँ पक्कै पनि हाम्रो अहिले श्रोताहरूलाई अनि मलाई अनि हाम्रो कन्ट्री रुमको राज दाईलाई सुनाउनु पर्छ हस् ब्रेक पछाडि। हस्, ओके श्रोता, तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बालावज रेडियो अर्पणमा आइरहेको छ। यतिखेर हाम्रो स्टुडियोमा 3:35 गइसकेछ, त्यसैले एउटा ब्रेक बजाउनु पर्छ अरे भन्नुभएको छ। त्यसैले एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ, त्यसपछि एउटा छोटो ब्रेक, त्यसपछि हाम्रो बहिनीसँग कुराकानी गर्न म पक्कै आउनेछु। पाँच लाखसम्म छुटमा जापान जाने सुवर्ण अवसर। जापान तथा जर्मनीमा स्कलरसिप भिजामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई सेन्ट्रल कलेजको विशेष सूचना। यदि तपाईँ जापान तथा जर्मनीका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न जान चाहनुहुन्छ भने यही ज्येष्ठ 10 गते हुन गइरहेको छनौट परीक्षा तथा इन्टरभ्यूमा सहभागी भई 5 लाखसम्म छुट प्राप्त गर्नुहोस्। छनौट परीक्षा तथा इन्टरभ्यूको लागि जापान तथा जर्मनीका विभिन्न कलेज तथा विश्वविद्यालयहरूबाट आधिकारिक प्रतिनिधिहरू समेत उपस्थित हुने र हाल जापानिज तथा जर्मन भाषा अध्ययन गरिरहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकता दिइने हुँदा सहभागी भई मौकाको फाइदा उठाउनुहोस्। साथै जर्मनीको लागि औपियर भिजा पनि खुलेको छ। सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली, शहीद चोक, फोन 0556-572-260, 98450-67-686, 98-41-1939-01। प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी। फोन नम्बर 0556603141। माँ मनकामना माँ भान्जा, यो भन्या चाहिँ के त? तिमीलाई थाहा छैन घर निर्माण गर्नेले भुल्नै नहुने इलेक्ट्रिक पसलको नाम? इलेक्ट्रिक पसल त हजार छन्, तर यसलाई चाहिँ किन सम्झ? धन्यवाद भन्न चाहन्छु। र यसै गरी विदेशमा रहेर पनि इन्टरनेट अनलाइनको www.radioorfan.com.np लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण लिसनर्सलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। र विशेष गरी हाम्रो कन्टेन्टबाट साथ दिनुहुने हाम्रो राजदाईलाई पनि राजदाई थ्याङ्क यू है। ओके राजदाईले वेलकम रे। ओके केही छैन साथीहरू, अब अर्को हप्ता तपाईँसँगै बसेर मिठा मिठा कुराकानी गर्न अनि त्यसपछि कार्यक्रम बलावस मार्फत रमाइला रमाइला गीतहरू बजाउन म फक्कै पनि आउनेछु भन्दै आजको लागि कार्यक्रम बलावसबाट म सुझाव पनि छुटिन्छु। थ्याङ्क यू भेरी मच।